अब चलते हैं रुकू और आयतों के उन्वान की तरफ। रुकू नंबर 8 है, इसको उन्वान है अल्लाह ताला बेहतरीन मुरब्बी है। मुरब्बी किसको कहते हैं? तरबियत करने वाला। इस रुकू में तरबियत की बहुत सारी बातें हैं जो किसी भी इंसानों के गिरोह के लिए मतलूब हैं कि जिनको अल्लाह की जमात बनना है या अल्लाह का गिरोह बनना है। आयत नंबर 77 यानी 77, इसका उन्वान है मुनासिब वक्त का इंतज़ार करो। आयत नंबर 78, अल्लाह के नबी को इल्ज़ाम देने की बजाय अपनी गलती को ढूंढो। आयत 79, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम से इनकी गुस्ताखियां। आयत नंबर 80, रसूल की इताअत दरअसल अल्लाह की इताअत है। आयत नंबर 81, सामने मोहब्बत के दावे करने वालों की पसे पर्दा साजिशें। आयत 82, कुरान तदब्बुर के लिए आयत 83, जिसकी बात थी उसको बताने की बजाय दूसरों को बताते हैं। नतीजा, शैतान की पैरवी में आ गए। आयत नंबर 84, आप रग़बत दिलाते रहिए। अल्लाह काफिरों का जोर तोड़ेगा। आयत 85, शिफात अच्छी भी और शिफात बुरी भी, इसलिए सोच के बोलो। आयत 86, दूसरों को खुशियां बांटो, खुद भी खुशी पाओगे। और आयत 87, दुनिया में सामना ना भी हुआ तो क्या हुआ, कल قیامت کے دن ملاقات ہوگی. اب دیکھ رہے ہیں کہ ایک رکوع ہے اور اس میں بہت ساری باتیں ہیں کہ جس کو انسان اپنے سمجھنے کے لیے اور سیکھنے کے لیے دیکھ سکتا ہے. مقاصد لکھیں گے انشاءاللہ تعالی. اللہ اور رسول کی اطاعت کی حقیقت کو سمجھ کر اطاعت کرنا سیکھ سکیں. اللہ اور رسول کی اطاعت کی حقیقت کو سمجھ کر اطاعت کرنا سیکھ سکیں. اللہ کے خوف کی حقیقت کو سمجھ سکیں. مسلمانوں کے اجتماعی معاملات کی ذمہ داری کو محسوس کر سکیں اور بات ذمہ داران تک پہنچانے کی اہمیت جان سکیں. اگلا مقصد ہے بات کو غیر متعلقہ افراد تک کرنے کے نقصانات جان سکیں. قرآن حکیم پر غور و فکر کرنا سیکھ سکیں. قتال فی سبیل اللہ کی حقیقت کو سمجھ سکیں. بھلائی کی سفارش کی حقیقت جان سکیں. سلام کے آداب کو جان کر ان پہ عمل کر سکیں. اللہ تعالی ہمیں ان سارے مقاصد میں کامیاب کرے. پہلے تلاوت سنیں گے اور پھر تفسیر.